सूरज और चांद ग्रहण की हकीकत और इनमें करने वाले आमाल, आज का हमारा तो आमाल क्या है इसमें। तो चलिए आमाल में सबसे पहले अकीदा तो हमने समझ लिया क्या है, कोई नहुसत नहीं, कोई बुराई नहीं, कोई भलाई नहीं, कोई बीमारी नहीं, कोई ख़राबी नहीं, कोई औलाद पे असर नहीं, कोई सेहत पर असर नहीं, कोई बिजनेस पे असर नहीं, कोई रिश्तों पर असर नहीं होता इसमें, ठीक है। अल्लाह की निशानी, अल्लाह को याद करना चाहिए। चलिए आगे बढ़ते हैं। अब क्या करना है, तो पहली चीज़ याद रखिए, जब ये हो जाए, खुसूफ हो जाए, सूरज और चांद ग्रहण हो जाए, तो सबसे पहला काम करना है नमाज पढ़ना है, और ये नमाज पढ़ना सुन्नत मौकेदा है, ये नमाज पढ़ना सुन्नत मौकेदा है। लेकिन कितनी अफसोस की बात है, सूरज और चांद ग्रहण होते जा रहे हैं, सदियों से मुसलमान देखते जा रहे हैं, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम कह रहे हैं कि इसमें नमाज पढ़ो, आप नमाज को ऐसे भागे, रिवायत में आता जैसे क़यामत कायम होने वाली है, आप नमाज को रिवायत में आता ऐसे भागे, रावी कहते हैं कि आपकी चादर छूट गई तो उसको आप घसीटते हुए मस्जिद की तरफ भागे, रावी कह रहे हैं कि हम पीछे भागे, हमको डर हुआ नबी की घबराहट देखकर, आपकी तेज़ी देखकर कि आप चादर घसीटते हुए मस्जिद की तरफ भाग रहे, हमको घबराहट हुई कि क़यामत तो कायम नहीं हो गई, और अल्लाह के रसूल नमाज पढ़ी, तो ये सुन्नत मौकेदा है। और हमारा हाल क्या है, एक तो वो है लोग है जो बदअकीदगी मारे जा रहे हैं, अब बलाएं तूफान आंधी ये तो कौड़ी चीपी मनका तागा मोतियों के पीछे पड़े हैं, और दूसरे लोग वो है कि आज अब उन दूरबीन से देखेंगे बस। ठीक है भाई, देखो साइंटिफिक मुशाहिदा भी ठीक है, लेकिन असल चीज़ जो करना है इस्लाम बता रहा है वो क्यों नहीं कर रहे हो। देखिए इस्लाम जहाँ गाइड करता है वहाँ हमको नहीं सुनना है, और जहाँ कोई गाइडेंस इस्लाम नहीं दे रहा है मतलब छोड़ दो, वो अमल में हम अपने तरीके ईजाद करते हैं। अरे सोचो ज़रा, नमाज की तरफ जाओ, फिर नमाज सुन्नत मौकेदा है। आइए इस तल्लुक से रिवायतें देखते हैं, सही बुखारी की रिवायत है, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के ताल्लुक से आता है, क्योंकि मुगीरा बिन शोबा रज़ी अल्लाह अन्हु फरमाते हैं, कहते हैं रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम फरमाया, शम्स और खमर अल्लाह की निशानियाँ हैं, सूरज और चाँद अल्लाह की निशानियाँ हैं, और ये दो निशानियाँ हैं, और इनको गहन किसी की मौत या हयात की वजह से नहीं लगता, चुनांचे जब तुम इन्हें इस हालत में देखो गहन की, तो अल्लाह ताला से दुआ मांगो और नमाज पढ़ो हत्ता कि गहन खुल जाए, तो गहन के ख़त्म होने तक क्या करना है मुझे और आपको, नमाज पढ़ना है। शुरू हो गया तब से शुरू करना है, तो ख़त्म होने तक, ठीक है, ये करना है। दूसरी रिवायत आई, ये भी बुखारी की रिवायत है, एक रिवायत में ये अल्फाज है जो बुखारी की है, जब तुम इन्हें देखो तो फौरन नमाज की तरफ लपको, फौरन नमाज की तरफ लपको, ठीक है, पढ़ना चाहिए। अब लेकिन बहरहाल बेनमाजियों को क्या बोलूँ मैं, फराजी छोड़े हुए हैं तो अब ये तो एक जाहिर सी बात है, फ़र्ज नमाज में, ठीक है, नमाज की आदत डालो, फराइज मौकेदा सुनन नवाफिल एहतमाम करो मेरे भाई, तो नमाज पढ़ो, तो नमाज की तरफ भागो, ठीक है। तो आप यहाँ इस इन अल्फाज से उलमा लिखते हैं, ये सुन्नत मौकेदा है इस वक्त नमाज को पढ़ना, तो लिहाजा हम कोशिश करें, लेकिन आज अफसोस की बात है ये नमाज हो ही नहीं रही है, और अगर कोई पढ़ रहा है तो लोग बोले देखो नया दीन लाए, नया दीन नहीं लाए भाई, ये तो असल दीन है हमारा, ये तो हमारे नबी की सुन्नत और आपका तरीक़ा, मुबारक तरीक़ा याद रख। चलिए आगे बढ़ते हैं, ठीक, अब नमाज की तरफ जाओ, ये बात वाजे होगी, अब आप नमाज को जाएंगे, ठीक, तो अब नमाज कैसे पढ़ेंगे, तो इसके नमाज पढ़ने के तरीक़े में जो चीज़ हमको वाजे मिलती है वो ये है कि इस नमाज के अंदर, ये नमाज आम नमाज से थोड़ी हट करें, इस नमाज के अंदर दो रुकू एक एक रकात में होंगे, मतलब चार रुकू और चार सजदों से दो रकात हमको पढ़ना है। ये नमाज का तरीका क्या है, चार रुकू और चार सजदों से दो रकात हमको पढ़ना है, उसका तरीका क्या है वो भी आपको बता देता हूँ, सही बुखारी की रिवायत से तरीका देखते हैं, अब्दुल्लाह इब्ने अब्बास रज़ी अल्लाह अन्हुमा उसके रावी है, वो फरमाते और कहते हैं अहद मुबारक में नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के ज़माने में सूरज ग्रहण हुआ, आप सल्लल्लाहु अलैहि वसल्लम नमाज कुसूफ अदा फरमाई, इसमें सूरह बकरा की तिलावत के बराबर क़याम किया, फिर रुकू भी बहुत लंबा किया, फिर रुकू से खड़े हुए तो फिर क़याम भी तवील किया मगर पहले से कम, फिर दोबारा लंबा रुकू किया लेकिन पहले रुकू से कम, फिर सजदे में गिर गए मतलब सजदा किया, फिर उठ के फिर लंबा क़याम किया, पहले क़याम से कुछ कम, फिर लंबा रुकू किया, पहले रुकू से कुछ कम, फिर क़याम किया, पहले क़याम से कुछ कम, फिर रुकू किया, पहले रुकू से कुछ कम किया, फिर उसके बाद आपने सजदा किया, फिर सलाम फेरा तो सूरज रोशन हो चुका था, और आप सल्लल्लाहु अलैहि वसल्लम लोगों को फिर वाज की खुतबा दिया। तरीक़ा क्या है, अल्लाहु अकबर कहकर आप नमाज पढ़ेंगे, रकात बांधेंगे, قیام کریں گے لمبا قیام, چونکہ ختم ہونے تک دو رکعت کمپلیٹ کرنا ہے آپ کو. اب تو بالکل نون ہوتا ہے, مثال کے طور پر ابھی جو بلو بلڈ مون والا جو لونار ایکلپس ہوا ہم سب کو پتا تھا اورنگ آباد میں, یہ 6:22 سے شروع ہوا اور 7:38 تک چلتا رہا. تو لمبا قیام کرنا ہے تو مثال کے طور پہ سمجھ لیجیے آپ مسجد گئے وضو کرنے میں ٹائم گیا, پھر نماز شروع کیا آپ نے, قیام کیا, اللہ اکبر قیام کیا, لمبا قیام کیا, ٹھیک ہے, نماز وہی آپ نماز کی ثنا اور سورۃ الفاتحہ, اس کا لمبا قیام, لمبا لمبی لمبی صورتیں پڑھ سکتے, لمبی یاد نہ چھوٹی چھوٹی کئی صورتیں پڑھ سکتے. اس کے بعد رکوع کریں گے آپ, اللہ اکبر, ٹھیک ہے, رکوع کرنے کے بعد سمیع اللہ لمن حمید ربنا لک الحمد کریں گے, رکوع سے واپس کھڑے ہو جائیں گے اور پھر قیام کر لیں گے, سمجھا, یہ نماز میں اللہ اکبر قیام رکوع, رکوع کے بعد پھر سمیع اللہ لمن حمید ربنا لک الحمد, پھر لمبا قیام, لیکن پہلے قیام سے کچھ چھوٹا, سب سے پہلا قیام سب سے لمبا تھوڑا چھوٹا, اس کے بعد پھر رکوع, یہ رکوع بھی بہت لمبا لیکن پہلے رکوع سے کچھ چھوٹا, پھر یہ دوسرے رکوع کے بعد آپ کھڑے ہوں گے سمیع اللہ لمن حمید ربنا لک الحمد, پھر اللہ اکبر سجدہ, پہلا سجدہ پھر اللہ اکبر, پھر اللہ اکبر دوسرا سجدہ پھر اللہ اکبر, کھڑے ہو گئے آپ, کھڑے ہونے کے بعد پھر سے قیام, لمبا قیام لیکن دوسرے قیام سے چھوٹا, پہلے والے اس سے پہلے کون سا تھا, دوسرے نماز اس سے تھوڑا چھوٹا, ٹھیک ہے, چونکہ دو قیام ہو گئے نا پہلی رکعت, تھوڑا چھوٹا, اس کے بعد پھر رکوع, پہلے رکوع سے تھوڑا چھوٹا, ٹھیک ہے, اس کے رکوع کے بعد پھر اٹھ جائیں گے آپ, پھر سمیع اللہ لمن حمید ربنا لک الحمد, پھر ہاتھ باندھ لیں گے, پھر قیام, لیکن یہ تیسرے قیام سے کچھ چھوٹا, مطلب سب سے پہلا قیام سب سے لمبا, اس کے بعد کا اس سے چھوٹا, اس کے بعد کا اس سے چھوٹا, آخری سب سے چھوٹا رہے, پھر لیکن پہلے سے, اس سے پہلے جو اس سے چھوٹا, پھر رکوع, اس سے پہلے کے رکوع سے کچھ چھوٹا, پھر سمیع اللہ لمن حمید ربنا لک الحمد, پھر دو سجدے, پھر اس کے بعد جیسا آپ التحیات درود دعائے معصورہ وغیرہ جو پڑھتے ہیں, السلام علیکم ورحمۃ اللہ. یہ ہے طریقہ صلاۃ الخسوف اور خسوف کا, کہ تو حدیث میں کیا الفاظ ہے, جب تم ان دونوں کو دیکھو تو اللہ کا ذکر کرو اور نماز قائم کرو, حالانکہ اللہ کے رسول نے سورج گہن کی نماز پڑھی, لیکن فرمایا کیا, جب تم ان کو دیکھو سورج اور چاند گہن کو تو تم کیا کرو, نماز پڑھو, تو ہم کو دونوں کے لیے نماز پڑھنا ہے, ٹھیک ہے, لیکن اللہ کے رسول نے بنفس نفیس کون سی نماز پڑھی, خود وہ تھا سورج گہن کا, جب آپ کے بیٹے ابراہیم رضی اللہ عنہ کا انتقال ہوا, سمجھ گیا بات کو, تو بہرحال یہ ہوا. اس کے علاوہ تین رکوع اور چار رکوع کے تعلق سے بھی روایتیں ملتی ہے, دو رکوع تین رکوع اور چار رکوع سے ایک ایک رکعت, سمجھ رہا مطلب پہلے دو رکوع کا میں نے طریقہ بتا دیا, مطلب ٹوٹل دو رکعت میں چار رکوع ہوں گے, اس کے بعد دوسرا طریقہ تین تین رکوع والا ہوں گا, ٹوٹل کتنے رکوع ہوں گے, چھ رکوع ہوں گے, اسی طرح ایک روایت کے اندر چار چار رکوع ہے, مطلب ٹوٹل ملا کے ہو جائیں گے آٹھ, ایک رکعت میں دو رکوع, ایک رکعت میں تین رکوع اور ایک رکعت میں چار رکوع تک کا یہ عمل ثابت ہے. ایک رکعت میں ایک رکوع اور ایک رکعت میں پانچ رکوع, یہ دونوں روایتیں ضعیف ہے, ٹھیک ہے, ایک قیام جب دو رکعت پڑھتے ہیں نا اس میں, تو ایک اس میں ایک رکوع والی بھی روایت آتی ہے لیکن وہ ضعیف ہے, اور ایک روایت میں الفاظ ہے آپ نے پانچ رکوع بھی کیے ایک ایک قیام میں, تو لیکن یہ بھی ایک ایک رکعت میں, یہ بھی روایت ضعیف ہے. جو زیادہ صحیح اور راجی علماء کا قول ہے وہ یہ ہے کہ دو رکوع والا زیادہ مضبوط ہے, اس لیے کہ یہ صحیح بخاری کی روایت ہے. اسی طرح جو تین رکوع اور چار رکوع وہی بتا دیتا ہوں میں آپ کو, صحیح مسلم کی روایت ہے, جابر رضی اللہ عنہ سے روایت ہے, وہ کہتے ہیں عہد رسالت میں سورج گہن ہوا تو آپ صلی اللہ علیہ وسلم نے دو رکعتوں میں چھ رکوع اور چار سجدے کیے, سجدے نہیں بدلیں گے, دو رکوع چار رکوع والی نماز میں مطلب ایک رکعت میں دو رکوع میں بھی دو سجدے ہیں, تین رکوع میں بھی دو سجدے ہیں اور چار رکوع میں بھی سجدے نہیں بدلیں گے, خالی رکوعوں کا مسئلہ ہے, اور رکوع جتنے ہوں گے قیام بھی اتنے ہوں گے, یاد رکھیں رکوع جتنے ہوں گے قیام بھی اتنے ہوں گے, یہ بات یاد رکھیں, ٹھیک. تو آپ نے چھ رکوع سے پڑھایا دو رکعت. ایک دوسری روایت میں عبداللہ ابن عباس رضی اللہ عنہ فرماتے ہیں, صحیح مسلم کی روایت ہے, نبی اکرم صلی اللہ علیہ وسلم نے دو رکعت آٹھ رکوع اور چار سجدے سے پڑھائی, سمجھ گیا, تو ایک رکعت میں دو رکوع, ایک رکعت میں تین رکوع یا ایک رکعت میں چار رکوع تک کیا جا سکتا ہے, لیکن زیادہ بہتر جو علماء لکھتے ہیں وہ دو والا ہے, کیونکہ وہ صحیح بخاری کی روایت ہے اور دو بہتر ہے بہرحال, لیکن کوئی دو سے زائد تین اور چار بھی کرنا ہے تو کر سکتا ہے, لیکن ایک اور پانچ والی دونوں روایتیں یاد رکھیں ضعیف ہے. تو پتہ چلا خسوف اور خسوف میں رکوع ایک سے زیادہ ہوں گا, مطلب دو رکعت میں, مطلب ایک ایک رکعت میں دو تین یا چار ہوں گے, یاد رکھیں, ٹھیک ہے, سیکنڈ رکعت سیم ویسے ریپیٹ ہوں گی. تو دو رکوع کی پہلی رکعت مطلب چار رکوع اور چار سجدے ہوئے, دو تین رکوع کی پہلی رکعت مطلب छः रुकू और चार सजदे हुए, और चार रुकू की पहली रकात मतलब आठ रुकू होंगे टोटल और चार सजदे, तो क्वांटिटी ऑफ सजदे नहीं चेंज होंगे। समझ गया, मैं समझता हूँ। तो ये आप कर सकते हैं चाहे तो। और एक और पाँच की रिवायतें दोनों ज़ईफ़ है, तफसीलात मैंने इसकी भी आपके सामने दी थी। अब हर क़याम के बाद रुकू और हर रुकू के बाद क़याम होगा, और क़याम के अंदर याद रखिए क़िरत होंगी, मतलब जब भी रुकू से उठेंगे तो क़याम होगा, और क़याम होगा तो फिर क़िरत होंगी। इस बात को आप याद रखिए, आपको क़िरत करना है। और इमाम मालिक और इमाम शाफ़ी और इमाम बुखारी रहमतुल्लाह दो रुकू वाली रिवायत को ज़्यादा तरजीह देते हैं। वो कहते हैं ये ज़्यादा तरजीह है, ज़्यादा बेहतर है कि आप दो रुकू वाली पढ़ें, हालांकि तीन और चार की भी बहरहाल रिवायतें हमको मिलती हैं।